तिम्रो तस्वीर पल पल मा छोइराछु दुखेको सास पनि फेर्छु कि लाग्छ सानो तिम्रो तस्वीर छुदा म पल्टि रोइराछु तिम्रै तस्वीर पल पल मा छोइराछु दुखेको सास पनि फेर्छु कि लाग्छ सानो तिम्रो तस्वीर छुदा रुकेको सास पनि फेर्छु कि लाग्छ सानो तिम्रो तस्वीर छुदा रुकिएको सास पनि फेर्छु जित्ने थिए मृत्युलाई पनि म बिरामी हुँदा दुखेको सास पनि फेर्छु कि लाग्छ सानो तिम्रो तस्बिर छुँदा तिम्रो नै बनी म जित्ने थिए मृत्युलाई पनि म बिरामी हुँदा दुखेको सास पनि फेर्छु कि लाग्छ सानो तिम्रो तस्बिर छुँदा दुखेको सास पनि फेर्छु कि लाग्छ सानो तिम्रो तस्बिर छुँदा तिमीलाई